चलिए जी, मेन पॉइंट्स लिखते हैं रुकू नंबर 3 के। तारीख़ दावत व तकज़ीब, हज़रत नूह अलैहिस्सलाम की दावत, दो मेन पॉइंट्स हैं। पहला पॉइंट है हज़रत नूह की दावत और कौम का रद्द अमल। हज़रत नूह ने कहा, अल्लाह के सिवा किसी की बंदगी ना करो, मुझे अंदेशा है कि तुम पर दर्दनाक अज़ाब आएगा। सरदारों का जवाब, हमारी नज़र में तुम इसके सिवा कुछ नहीं, बस एक इंसान हो हम ही जैसे। चंद कमज़ोर लोग बेसोचे समझे तुम्हारी पैरवी कर रहे हैं। तुम किसी चीज़ में हमसे बड़े हुए नहीं हो, हम तुम्हें झूठा समझते हैं। हज़रत नूह का जवाब, अगर मुझ पर अल्लाह ताला ने रहमत की और आपको नज़र ना आई तो ज़बरदस्ती तुम पर चिपका नहीं सकता। मैं इस काम पर तुमसे माल नहीं मांगता, मेरा अजर मेरे रब के ज़िम्मा है। मैं इन लोगों को धक्के देने से रहा जिन्होंने मेरी बात मानी और अपने रब के पास जाने वाले हैं। अगर मैं इन लोगों को धुतकार दूं, तो अल्लाह की पकड़ से मुझे कौन बचाएगा? आप लोग जहालत बरत रहे हो। मैं नहीं कहता कि मेरे पास अल्लाह ताला के खजाने हैं, मेरा ये दावा नहीं कि मैं फरिश्ता हूँ। मैं ये नहीं कहता कि जिन्हें तुम हकीर समझते हो, अल्लाह ने इनको कोई भलाई नहीं दी। इनके नफ्स का हाल अल्लाह ताला जानता है। मैं कहूँगा तो जालिम हो जाऊँगा। सरदारों का जवाब, ए नूह, तुमने हमसे बहुत झगड़ा किया, अब वो अजाब ले आओ जिसकी धमकी देते हो अगर सच्चे हो। हज़रत नूह का जवाब, वो तो अल्लाह ताला लाएगा अगर चाहेगा, तुम्हारे पास वो ज़ोर नहीं कि इसे रोक दो। मैं तुम्हारी खैर ख्वाही करना भी चाहूँ तो कोई फ़ायदा नहीं होगा। अगर अल्लाह ताला ने तुम्हें बहकाने का फ़ैसला कर लिया हो, अल्लाह ताला तुम्हारा रब है, इसी की तरफ तुम्हें पलटना है। नबी सल्लल्लाहु अलैहि वसल्लम से खिताब और एतराज़ का जवाब, क्या ये कहते हैं कि इस शख्स ने ये सब कुछ खड़ लिया है? इसका जवाब, इनसे कहो अगर मैंने ये खुद खड़ा है तो मुझ पर अपने जुर्म की ज़िम्मेदारी है और तुम्हारी ज़िम्मेदारी से मैं बरीउज़्ज़िमा हूँ। पसंदीदा रवैये देखेंगे, दावत देना, लोगों को आगाह करना, अजाब से डरना, दलील से बात करना, लोगों से ज़बरदस्ती ना करना, दीन के काम पर माल तलब ना करना, अपने आप को اللہ کے خزانوں سے الگ سمجھنا، یعنی اپنی ذات کی طرف لوگوں کو مائل نہ کروانا، نصیحت کرنا، ناپسندیدہ رویے دیکھیں گے، دین والوں کو ستانا، غریب لوگوں کے آنے کا تانا دینا، دین کے دلائل کو جھگڑا کرنا یا بحث کرنا کہنا، دین والوں کو عاجز کرنے کی کوشش کرنا، عمل کی یہی باتیں ہیں کہ بری چیزوں کو نکالنا ہے، اچھی باتوں کو اپنے اندر لانا ہے. اگر اللہ کے راستے میں کوئی ہم پر اعتراض کرے تو ان کا مناسب جواب دینا ہے، اور اس کام پر خوشی محسوس کرنی ہے کہ اللہ کے راستے میں ہمیں کوئی مشکل پہنچی، اللہ تعالی ہمیں اپنے راستے میں چن لے اور اسی پہ قائم رکھے. سبحان ربک رب العزت عما یصفون، والسلام علی المرسلین، والحمد للہ رب العالمین. تلاوت سنیں گے. بسم الله الرحمن الرحيم. ولقد أرسلنا نوحا إلى قومه إني لكم نذير مبين. ألا تعبدوا إلا الله إني أخاف عليكم عذاب يوم أليم. فقال الملأ الذين كفروا من قومه ما نراك إلا بشرا مثلنا وما نراك اتبعك إلا الذين هم أراذلنا بادي الرأي وما نرى لكم علينا من فضل بل نظنكم كاذبين. قال يا قوم أرأيتم إن كنت على بينة من ربي وآتاني رحمة من عنده فعميت عليكم أنلزمكموها وأنتم لها كارهون. ويا قوم لا أسألكم عليه مالا إن أجري إلا على الله وما أنا بطارد الذين آمنوا إنهم ملاقو ربهم ولكني أراكم قوما تجهلون. ويا قوم من ينصرني من الله إن طردتهم أفلا تذكرون. ولا أقول لكم عندي خزائن الله ولا أعلم الغيب ولا أقول إني ملك ولا أقول للذين تزدري أعينكم لن يؤتيهم الله خيرا الله أعلم بما في أنفسهم إني إذا لمن الظالمين. قالوا يا نوح قد جادلتنا فأكثرت جدالنا فأتنا بما تعدنا إن كنت من الصادقين. قال إنما يأتيكم به الله إن شاء وما أنتم بمعجزين. ولا ينفع أنفعكم نصحي إن أردت أن أنصح لكم إن كان الله يريد أن يغويكم هو ربكم وإليه ترجعون أم يقولون افتراه قل إن افتريته فعلي إجرامي وأنا بريء مما تجرمون